जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छन् तब जन्मिन्छन् साहित्यिक मनहरू। जब मनमा भावनाले झङ्कार उत्पन्न गर्छ तब उसले साहित्यको संसार उत्पन्न गर्छ। जसले पिउँछ एकपटक काव्य पियुषको प्याला हरपल मन मनसाले बहार उत्पन्न गर्छ। त्रिसृत मनका भावहरू छत्ता छुल्ल हुन्छन् जब बनेर रचना पानीले मेटिँदैन प्यास लाग्छ साहित्यकै तिर्सना। सृजनाहरू सदैव अजर अमर रहन्छन्। तिनै अजर अमर सृजनाहरूमा हामी आवाज भर्नेछौँ कार्यक्रम मेरो रचनामा। साताको आइतबार बिहान 9 बजेको नेपालवाणी समाचारपछि मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना। सल्काई आगो तिमीले मुटु भुटेर गयो, सल्काई आगो तिमीले मुटु भुटेर गयो, आफैले दिएको खुसी आफै लुटेर गयो। सल्काई आगो तिमीले मुटु भुटेर गयो, आफैले दिएको खुसी आफैले लुटेर गयो। जन्म जन्मको लागि भन्दै जोडेर नाता, जन्म जन्मको लागि भन्दै जोडेर नाता, एक्लो पारेर अखिर कता छुटेर गयो। आफैले दिएको खुसी आफै लुटेर गयो। सक्दिनँ भन्थ्यौ बाँच्न, सक्दिनँ भन्थ्यौ बाँच्न तिमी बिनाको एक पल, सक्दिनँ भन्थ्यौ बाँच्न तिमी बिनाको एक पल, पराईसँगको नाता कसरी जुटेर गयो। सल्काई आगो तिमीले मुटु भुटेर गयो। सुम्पे तिमीलाई जीवन विश्वास गरेर मायाकै, सुम्पे तिमीलाई जीवन विश्वास गरेरै मायाकै, जीवनका सारा सपना चुट्नु चुटेर गयो, जीवनका सारा सपना चुट्नु चुटेर गयो। सल्काई आगो तिमीले मुटु भुटेर गयो, आफैले दिएको खुसी आफैले लुटेर गयो, आफैले दिएको खुसी आफैले लुटेर गयो। कुनै दिन तिमीले पनि मलाई यस्तै भनेकी थियो, एउटै होइन र तिमीले लाइने मैले लाइने, एउटै होइन र तिमीले लाइने मैले लाइने, दुःख एउटै होइन र तिमीले पाइने मैले पाइने, कसम एउटै होइन र तिमीले खाइने मैले खाइने। हँसाउँछु भन्नेले धर धरे रुवायो, आँसु एउटै होइन तिमीले झरेने मैले झरेने, दुःख एउटै होइन र तिमीले पाएने मैले पाए। एउटै होइन र तिमीले खाएने मैले खाएने कसम एउटै होइन र तिमीले खाएने मैले खाएने वास्तवमै आफूले मनमा सजाएको मान्छे अनि आफैबाट टाढा हुँदाखेरि आफ्नो आफूले गरेको त्यो नाताहरूलाई कस्टमरहरूलाई सम्झिराख्दा यस्तो खालको आभास हुन्छ नै। नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका अनन्य मित्र रिजन केसीसँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सधैँ सँगै जिउँला अनि जिन्दगीमा सँगै रमाउला भनेर खाएका ती देउराली भाकेर खाएका कसमहरूबाट हामी टाढा हुन पुग्छौँ कहिलेकाहीँ अनि आफ्नो मायालुलाई सम्झन सिवाय अनि आफ्नो त्यो अमर मायालाई अमर प्रीतलाई सम्झन सिवाय हामीलाई केही बाँकी रहँदैनन् अनि ती अतीतका पलहरूलाई सम्झेर हामी रहन्छौँ। प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइँमा तपाईँ हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्जमा अनि त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको यो बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान 9 बजेको नेपाल वाणी समाचारपछि करिब करिब 10 बजेसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ। यो बसाइँमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ। यो बसाइँमा रहेर तपाईँकै कथा गीत कविता हाइकु सबै विधाहरू समेट्छौँ हामी कार्यक्रम मेरो रचनाको बसाइँमा रहेर। आज पनि तपाईँकै रचनाहरूको साथमा उपस्थित भएको छु म। कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानीनेपाल.blogspot.com त्यसै गरी mohanbiyani.blogspot.com रेडियो अर्पण .blogspot.com पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। प्रिय मित्र हामी शब्दका कुरा गर्छौँ अनि शब्दहरूको पिरामिडमा उभिएर एकैछिन भए पनि ती अक्षरहरूका कुरा गर्छौँ। आज पनि सोही क्रममा उपस्थित भएको छु म। कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेका थिएँ जुन गजललाई पठाउनु भएको थियो गोविन्द प्रसाद तिवारी दमक नगरपालिका 15 झापा नेपालदेखि हाल अबुधाबी UAE हुनुहुन्छ उहाँ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुन्दर रचनाको लागि। प्रिय मित्र तपाईँकै रचनाहरूको साथमा म छु आज पनि। तपाईँकै रचनाहरूलाई क्रमशः अगाडि बढ्छु यो समयमा। मेरो हातमा गजल छ मोहन सागर सल्यानीजीले थारमरे 4 सल्यानदेखि हाल मुगलानी भूमिबाट भनेर ठेगाना लेख्नु भएको छ। उहाँको गजललाई अगाडि जोड्छु यो समयमा। केवल उसको सम्झनामा रुनु सिवाय केही मिलेन, केवल उसको सम्झनामा रुनु सिवाय केही मिलेन, साउन मासको बलिसिझे चुनु सिवाय केही मिलेन। निष्ठुरीले मलाई दिएका ती चोट अनि पीडाहरू, निष्ठुरीले मलाई दिएका ती चोट अनि पीडाहरू आँसुको ठुलो भेल बगाई धुनु सिवाय केही मिलेन, साउन मासको बलेसी झैँ चुनु सिवाय केही मिलेन। पापीसँग बिताएका ती स्वर्णिम अतीतहरू सम्झे, पापीसँग बिताएका ती स्वर्णिम अतीतहरू सम्झे, तटपिएर म पागल जस्तै हुनु सिवाय केही मिलेन, केवल उसको सम्झनामा रुनु सिवाय केही मिलेन। न त सके मैले भुल्न उसलाई, न त सके पाउन नै, न त सके मैले भुल्न उसलाई, न त पाउन सके पाउन नै, यादमा डुबे उसकै फोटो छुनु सिवाय केही मिलेन, केवल उसको सम्झनामा रुनु सिवाय केही मिलेन। जसलाई मैले मुटुमा राखेँ उसैले मुटु चिर गएपछि, जसलाई मैले मुटुमा राखेँ उसैले मुटु चिर गएपछि, पिल्सिएर भित्रभित्रैमा कुन सिवाय केही मिलेन, केवल उसको सम्झनामा रुनु सिवाय केही मिलेन। साउन मासको बलेसी झैँ चुनु सिवाय केही मिलेन, साउन मासको बलेसी झैँ चुनु सिवाय केही मिलेन। मोहन सागर सल्यानीजीको यो रचनाको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मन दुखेका कुराहरू अनि मुटु जलेका कुराहरू, सम्झनामा रुनु सिवाय केही नभएका कुराहरू, सम्झनामा मात्र रहेका अनि आफ्नो मायालुलाई सम्झनामा राखेका कुराहरू मात्र हुँदै थियो रचनामा निकै सुन्दर रचना तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर वाचन गर्न पाइराखौँ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यो समयमा। मेरो हातमा सुरज विवश गहिरेजीको रचना छ, थुम्पोखरा तिन फुलबारी पिपल छाप्स्याङ्जादेखि पठाउनु भएको हो यो रचनालाई उहाँले। मेरो जिन्दगीमा चोटै चोट रहेछ कि, मेरो जिन्दगीमा चोटै चोट रहेछ कि, यता नमासीमै ठुलो खोट रहेछ कि, बुझ्नै सकिनँ के हुँदैछ आजभोलि, बुझ्नै सकिनँ के हुँदैछ आजभोलि, फुल बिना खाली ऋतु बोट रहेछ कि, मेरो जिन्दगीमा चोटै चोट रहेछ कि। जसले पनि झुटो बोल्छ स्वार्थी संसार, जसले पनि झुटो बोल्छ स्वार्थी संसार, किन म रोकिए यात्रामा ओट रहेछ कि, मेरो जिन्दगीमा चोटै चोट रहेछ कि। अन्तिम आई साथ छोड्ने कस्तो मन, अन्तिम आई साथ छोड्ने कस्तो मन, मलाई हराउने सबैको अठोट रहेछ कि, मेरो जिन्दगीमा चोटै चोट रहेछ कि। सम्झिएर आउँदा आज किन लाग्न थाल्यो, सम्झिएर आउँदा आज किन लाग्न थाल्यो, जिन्दगी कल्पनाको एउटा नोट रहेछ कि, जिन्दगी कल्पनाको एउटा नोट रहेछ कि, मेरो जिन्दगीमा चोटै चोट रहेछ कि, मेरो जिन्दगीमा चोटै चोट रहेछ कि। निकै सुन्दर रचना, जिन्दगीलाई चोट सम्झेका कुराहरू हुँदै थियो। सुरज विकास विवश गैरेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर साथको लागि। त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु। धर्मेन्द्र तिमिल सिन्हा क्षितिजीको रचना छ, उहाँले यो रचनालाई अमेरिकादेखि पठाउनु भएको हो। उहाँको रचनालाई पनि अगाडि जोड्छु। चिनारी हुनुपर्छ, अस्तित्व जोगाउनुपर्छ, माटो राष्ट्र अनि पहिचान बचाउनुपर्छ, आफ्नै गाउँबेसी चौतारी अनि पौवालाई मनमुटुमा अनि दिलमा भित्र सजाउनुपर्छ, चिनारी हुनुपर्छ, अस्तित्व जोगाउनुपर्छ। सहरको ठुलो महलमा बस्न थाले पनि, सहरको ठुलो महलमा बस्न थाले पनि, डाँडा पारीको लिङ्गे पिङमै रमाउनुपर्छ, माटो राष्ट्र अनि पहिचान बचाउनुपर्छ, पिज्जा बेगर चोलोपा के खाना छोडी, गुन्द्रुकको ढेँडो तरुलो भ्याकुर पकाउनुपर्छ, चिनारी हुनुपर्छ, अस्तित्व जोगाउनुपर्छ, चिनारी हुनुपर्छ, अस्तित्व जोगाउनुपर्छ, माटो राष्ट्र अनि पहिचान जोगाउनुपर्छ। आफ्नो राष्ट्रलाई सम्झेका कुराहरू अनि आफ्नो पहिचानलाई बिर्सन नहुने कुराहरू हुँदै थियो रचनामा। धर्मेन्द्रजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि, सुन्दर रचनाको लागि। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। रोहित राणाजीले बटुवल 13 रूपन्देहीदेखि पठाउनु भएको रचना छ, उहाँको रचनालाई अगाडि जोड्छु। यो मुटुमा नै दुखे गरी ठक्कर दिएर, यो मुटुमा नै दुख्ने गरी ठक्कर दिएर, जिउन गाह्रो छ हृदयमा असर लिएर, यस्तो पनि सिकायो यार जिन्दगीले, यस्तो पनि सिकायो यार जिन्दगीले, बाँच्ने कोसिस धेरै गरियो जहर पिएर, जिउन गाह्रो छ यहाँ हृदयमा असर लिएर, मैले जीवनको बेग्लै मिठो आभास पाउँछु, मैले जीवनको बेग्लै मिठो आभास पाउँछु, जब कुर्छु गजलमा मातृभूमिमा उभिएर, जब कुर्छु गजल मातृभूमिमा उभिएर, यो मुटुमा नै दुख्ने गरी ठक्कर लिएर, जिउन गाह्रो छ हृदयमा असर लिएर, फुलमै शुभकार्य गरिएको खबर सुनियो, फुलले शुभकार्य गरिएको खबर सुनियो, स्वयं फुलमै धुजा धुजा भई चिया पिएर, जिउन गाह्रो छ यहाँ हृदयमा असर लिएर, यो मुटुमा नै दुख्ने गरी ठक्कर लिएर, यो मुटुमा नै दुख्ने गरी ठक्कर लिएर। रोहित राणाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि। प्रिय मित्र, अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु केवल तपाईँको लागि। बिर्सुँ कसरी अब म भन मेरी प्रियतमा, पागल पागल सलिभाछु, केवल तिम्रो सम्झनामा, केवल तिम्रो सम्झनामा। बिर्सु कसरी अब जीवन जिउन पनि सक्दिन म मर्नलाई विसर्जन पिउन पनि सक्दिन म पिउन पनि सक्दिन म आँसु झर्छ आँखाबाट हुन्छ धरती बगौला जै मनभरिका पीडा जल्छन् मनभरिका पीडा जल्छन् जिउँदो शरीर जलाउन परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ एउटी अवला सडकमा नारा लगाउँदैछ रे एउटी अवला सडकमा नारा लगाउँदैछ ए सरकार भनिदे मेरो श्रीमान कहाँ छ सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ चोरीहरूकै बैठकमा प्रस्ताव राख्दैछन् चोरीहरूको बैठकमा प्रस्ताव राख्दैछन् हाम्रो लागि समथर मैदान कहाँ छ परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ तिम्रो भक्ति गर्छन् अझै मेरो मान्छेहरू तिम्रो भक्ति गर्छ अझै मेरा मान्छेहरू एकचोटि भनिदेऊ भगवान् वरदान कहाँ छ परिचय कहाँ छ यहाँ पहिचान कहाँ छ सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ यो सुन्दर रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइँ तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूमा आवाज बढ्छौँ तपाईँकै जीवन्त भावनाहरूमा बहन्छौँ तपाईँ पनि हामीसँगै रहनुहुन्छ यो विश्वास मैले लिएको छु प्रिय मित्र तपाईँसँग पनि रचनाहरू छन् र कार्यक्रममा रचना पठाउन चाहनुहुन्छ भने तपाईँले कार्यक्रम मेरो रचनाको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना हो कार्यक्रम मेरो रचना रेडियो अर्पण 104.5 मेगाहर्ज रत्नगरी खबकुलर चौक चितवन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको लागि आरजे दिपेन्द्र 123@gmail.com गएर आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ तपाईँले आफ्नो फेसबुक पेजमा मेरो रचनालाई सर्च गर्नुहोस् अनि तपाईँले मेरो रचनाको कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई पाउनुहुनेछ अनि तपाईँले लाइक गर्नुहोस् अनि तपाईँका रचनाहरूलाई पोस्ट गर्नुभयो भने अवश्य पनि तपाईँका रचनाहरू हामी कहाँ आइपुग्नेछन् कार्यक्रममा मैले रचनालाई वाचन गरी असीम थापाजीले असमदेखि पठाउनु भएको पहिचान कहाँ छ यहाँ पहिचान कहाँ छ सबै बाँच्न पाउनेहरूको स्वाभिमान कहाँ छ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पहल असीम थापाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै गरी अर्को रचनालाई अगाडि जोड्छु दीप मिलन रुद्रपुर रूपन्देही हाल दोहा कतारदेखि पठाउनु भएको रचना छ कोही जागर हुनुपर्छ कोही जुद्ध हुनुपर्छ कोही जागे हुनुपर्छ कोही जुद्ध हुनुपर्छ अब देश बचाउन अर्को युद्ध हुनुपर्छ धेरै जन्मे नालायक आमा बेच्ने चेली बेच्ने धेरै जन्मे नालायक आमा बेच्ने चेली बेच्ने हो प्रिय अब हाम्रो छोरा बुद्ध हुनुपर्छ हो प्रिय अब हाम्रो छोरा बुद्ध हुनुपर्छ किन पुग्नु मन्दिरमा अपेक्षताको थाली बोकी किन पुग्नु मन्दिरमा अक्षताको थाली बोकी दुनियाँ यो सफा पार्न मन शुद्ध हुनुपर्छ दुनियाँ यो सफा पार्न मन शुद्ध हुनुपर्छ कोही जागो हुनुपर्छ कोही युद्ध हुनुपर्छ अब देश बचाउन अर्को युद्ध हुनुपर्छ वास्तवमै पनि आफ्नो देश बचाउनका निम्ति आफ्नो छोरालाई चाहिँ अब बुद्ध बनाउनुपर्छ है भन्ने कुराहरू हुँदै थियो रचनामा दीप मिलनजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा लक्ष्मण भन्तना शिरीषजीले गोर्खादेखि हाल अबुधाबी युएदेखि पठाउनु भएको हो यो रचनालाई अगाडि जोड्छु। गीत छ उहाँको जिन्दगीकै आधार मेरो, शीर्ष गीत लेखेर पठाउनु भएको छ। जिन्दगीकै आधार मेरो, लाग्छ तिमी संसार मेरो, जिन्दगीकै आधार मेरो, लाग्छ तिमी संसार मेरो, खुसी भनौ तिमी नै हो यो सृष्टिकै करार मेरो, तिमी हाँसे जगत हाँस उपमा, हौ चाँदनीको अधुरो छ तिमी बिना, अर्थ हुन्न सपनेको फुल जस्ती कञ्चन तिमी, वर्षान्ती हौ बहार मेरो, खुसी भन्नु तिमी नै हो यो सृष्टिको करार मेरो, जिन्दगीकै सरगम तिमी, जिन्दगीकै सरगम तिमी, म भित्र छौ पवित्र छौ, ढुकढुकीमा हुन्छौ तिमी, मेरै दिलमा सचित्र छौ, मैले पुज्नु अस्त तिमी, जिन्दगीको पुकार मेरो, खुसी भन्नु तिमी नै हौ यो सृष्टिको करार मेरो, खुसी भन्नु तिमी नै हौ यो सृष्टिको करार मेरो, जिन्दगीकै आधार मेरो, लाग्छ तिमी संसार मेरो, खुसी भन्नु तिमी नै हो यो सृष्टिको करार मेरो। निकै सुन्दर रचना, यो सुन्दर गीतको लागि देव लक्ष्मण भन्तनाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ पाइराखौँ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। आज मेरो साउ सैकडा तिर्न मागिरहेछ, रमाउँदै पाउरमे केही दिन मागिरहेछ, बाबा मलाई लेख आफूसम्म तर बेसी, छोरो गर्दै झगडा केही जमिन मागिरहेछ, समाउँदै पाउरामे केही दिन मागिरहेछ, आज आए भोलि के खामको स्थितिमा, आज खाए भोलि के खामको स्थितिमा, अबुज मिठो मसिनो खाना पिना मागिरहेछ, छोरो गर्दै झगडा केही जमिन मागिरहेछ, कति चलोस बिचर घाम पानी सहेर, चुहिएर छानो समेतले टिन मागिरहेछ, समाउँदै पौरामी केही दिन मागिरहेछ, शिवले कसरी भुल्न सक्छ पहिलो प्रेमलाई, शिवले कसरी भुल्न सक्छ पहिलो प्रेमलाई, बहनामा ऊ शराब छिन छिनमा मागिरहेछ, समाउँदै पौरामी केही दिन मागिरहेछ, समाउँदै पौरामी केही दिन मागिरहेछ। शिव रमाई शिव माइलोजीले यो रचनालाई रसौली चितवनदेखि पठाउनु भएको हो। तपाईँलाई तिमी धेरै धेरै धन्यवाद छ। उहाँको बसाइ अहिले चाहिँ मलेसियामा हुनुहुँदो रहेछ उहाँ। तपाईँलाई धेरै धेरै धन्यवाद यो सुन्दर साथको लागि। प्रिय मित्र, अब भने हामी कार्यक्रमको निकै अन्त अन्ततिर आइसकेका छौँ। त्यसै गरी एउटा रचनालाई मात्र वाचन गर्न भ्याउँछौँ होला यो समयमा। एउटा रचनालाई अगाडि जोड्छु। आफै आँसु झार्न पर्यो अझै सोध्छौ किनभने, आफै आँसु झार्न पर्यो अझै सोध्छौ किनभने, मैले मुटु झिकेकै हो तिम्रो लागि दिन भने, पर्खाइमा बिते पल परेलीमा सीत बोकी धेरै दूर भागी गयो, आशा दियो छन् छिन् भने, मैले मुटु झिकेकै हो तिम्रो लागि दिन भने, पवित्र यो मन दिए पाऊ पारी कुल्ची गयो, फुल भने झरेकै थियो तिम्रो साथ लिन भने, मैले मुटु झिकेकै हो तिम्रो लागि दिन भने, के नै थियो र मसँग न त माया बाहेक तिम्रो लागि, के नै थियो र मसँग न त माया बाहेक तिम्रो लागि, औकात र तौल्यो प्रेम कुहुँ यार चिन भने, मैले मुटु झिकेकै हो तिम्रो लागि दिन भने, मैले मुटु झिकेकै हो तिम्रो लागि दिन भने। देवराज भन्तना श्रेष्ठ अश्रुमली गोर्खादेखि यो रचना पढाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो अन्तिम रचना सँगसँगै अब भने आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बिट मार्ने बेला भइसकेको छ। यहीँ कतै किनारा लगाउँदै छुट्टिनुपर्छ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सर्जकहरूलाई धेरै धेरै आभारी रहेँ। त्यसै गरी ब्लगमा कार्यक्रम मेरो रचनालाई राखेर सहयोग गर्नुहुने मोहन बिहानी अनि रामशरण श्रेष्ठ अनि रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति जेल सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै मित्र दिपेन्द्र पनि उझेल पढ्न चाहन्छु। साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ। नमस्कार। मनोरञ्जनका लागि सुनो हजुर रेडियो।